चिती भेट्नुमा छ मजा, भेट्न हुँदा लाग्छ नि न मजा, चौतारीमा छ साँझ परेसी भेटौला, सानो माया गाँस्न पर्छ। दुखी छिपी भेट्नुमा छ मजा, भेट्न हुँदा लाग्छ नि न मजा, चौतारीमा मर्छ साँझ परेसी भेटौला, सानो माया गाँस्न पर्छ।